सानो कहिले सम्म रहिरहनी हो सानो तिमलाई सम्झी सम्झी गर्ने परेको छ भने जे भन जसो भन जै माया उस्तै छ तिमी मेरै दिलमा छौ दिलभित्र किरणी अत्याधिक भो सानो कहिले सम्म रहिरहनी हो सानो तिमलाई सम्झी सम्झी रुने परेको छ भने जे भन जसो भन जै माया उस्तै छ तिमी मेरै दिलमा छौ दिलभित्र किरणी जसो भन जै माया उस्तै छ तिमी मेरै दिलमा छौ दिलभित्र किरणी तिम्रो एक दिन है ना हफ्ता। भाइ छ आखिर सिन्दुर कै काला पोकासको भाग्य कै पैसाला तिमलाई सम्झी सम्झी रुने परेको छ भने जे भन जसो भन जाइ माया उस्तै छ तिमी मेरै दिलमा छौ दिलभित्र किरानी सिन्दुर कै काला कोकासको भाग्य कै पैसाला तिमलाई सम्झे सम्झे रुने परेको छ मानी जे भन जसो भन जाइ माया उस्तै छ तिमी मेरै दिलमा छौ दिलभित्र किरानी जे भन जसो भन जाइ माया उस्तै छ तिमी मेरै